نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. وهو الذي، اور وہ اللہ وہ ذات ہے، انشأ لکم، اس نے پیدا کیے تمہارے لیے، السمع، کان، والابصار، اور آنکھیں، والافئدہ، اور دل، قلیلا ما، کتنا کم، تشکرون، تم شکر ادا کرتے ہو. وہو الذی، اور وہ اللہ وہ ذات ہے، ذرأکم، جس نے پھیلایا تم کو، فی الارض، زمین میں، وإلیہ، اور اس کی طرف، تحشرون، تم اکٹھے کیے جاؤ گے. وہو الذی، اور وہ اللہ وہ ذات ہے، یحیی، جو زندہ کرتا ہے، ویمیت، اور موت دیتا ہے، ولہو، اور اس کے لیے ہے، اختلاف اللیل والنہار، لیل و نہار کا اختلاف، افلا، کیا بھلا نہیں، تعقلون، تم عقل سے کام لوگی، بل قالو، بلکہ انہوں نے کہا، مثلا، مانن، ما قالا، جو کہا تھا، الاولون، پہلوں نے، قالو، انہوں نے کہا، اذا، کیا جب، متنا، ہم مر جائیں گے، وَكُنَّا، اور ہم ہو جائیں گے، تُرَابًا، مٹی، وَعِظَامًا، اور ہڈیاں، اَإِنَّا، کیا بے شک ہم، لَمَبْعُوثُونَ، البتہ اٹھائے جانے والے ہیں، لَقَدْ، البتہ تحقیق، وَعِدْنَا، وعدہ کیے گئے ہم، نحن، ہم، وآباؤنا، اور ہمارے باپ دادا، حاذا، اس کا، من قبل، اس سے قبل، ان حاذا، نہیں یہ، الا، مگر، افاطیر، کہانیاں ہیں، الاولین، پہلوں کی، قل، کہہ دیجئے، لمن، واسطے کس کے ہیں، الارض، زمین، ومن فیہا، اور جو کوئی اس میں ہے، ان کنتم، اگر ہو تم، تعلمون، تم جانتے، سیقولون، ان قریب وہ کہیں گے، للہ، اللہ کے لیے، قل، کہہ دیجئے، افلا تذکرون، کیا پھر نہیں تم نصیحت پکڑتے، قل، کہہ دیجئے، من رب السماوات السبع، کون ہے رب سات آسمانوں کا، ورب العرش العظیم، اور رب عرش عظیم کا، سیقولون، ان قریب وہ کہیں گے، للہ، اللہ کے لیے، قل، کہہ دیجئے، افلا، کیا بھلا نہیں، تتقون، تم ڈرتے، کیا پھر نہیں تم ڈرتے، قل، کہہ دیجئے، من، कौन है? बियदिही, जिसके हाथ में है। मलकूतु, बादशाहत। कुल शैइन, हर चीज की। वहुआ, और वो। युजीरु, पनाह देता है। वला युजारु अलैही, और नहीं पनाह दी जाती उसके मुकाबले में। इन कुन्तुम, अगर हो तुम। तालमून, तुम इल्म रखते। सयकूलून, अनकरीब वो कहेंगे। लिल्लाह, अल्लाह के लिए। कुल, कह दीजिए। फअन्ना, तो कहां से। तुसहरून, तुम सहर किए जाते हो, जादू किए जाते हो। बल अतैनाहुम, बल्कि हम लाए हैं उनके पास। बिलहक, हक को। व इन्नहुम, और बेशक वो। लकाज़िबून, अलबत्ता झूठे हैं। मत्तखज़ल्लाहु, नहीं बनाया अल्लाह ने। मिन वलदिन, कोई बच्चा, कोई औलाद। वमा काना, और नहीं है। माहु, उसके साथ। मिन इलाहिन, कोई इलाह। इज़न, तब। लज़हब, अलबत्ता ले जाता। कुल्लु इलाहिन, हर इलाह। बिमा खलका, उसको जो उसने पैदा किया। वला अला, और अलबत्ता चढ़ाई करता। बाज़ुहुम, उनमें से बाज़। अला बाज़न, बाज़ पर। सुभानअल्लाह, पाक है अल्लाह। अम्मा, उससे जो। यसिफून, वो बयान करते हैं। आलिमुल गैब, जानने वाला है गैब का। वश्शहादती, और हाजिर का। फताला, तो बुलंद है। अम्मा, उससे जो। युश्रिकून, वो शरीक ठहराते हैं। कुल रब्बी, कह दीजिए ऐ मेरे रब। इम्मा, खा। तुरियन्नी, तू दिखाए मुझको। मा यू अदूना, जो वो वादा किए जाते हैं। रब्बी, ऐ मेरे रब। फला तजालनी, तो ना तू करना मुझको। फिल कौम ज़ालिमीन, ज़ालिम कौम में। इन्ना, और बेशक हम। अला, ऊपर। अन, इस बात के। नुरिया का, हम दिखाएं तुझको। मा, जो, या जिसका। नाइदुहुम, हम वादा कर रहे हैं उनसे। लकादिरून, अलबत्ता कादिर हैं। इदफा, दूर कर दीजिए। बिल्लती, साथ उस चीज के। हिया अहसनु, जो अच्छी है। अस्सय्यिअता, बुराई को। नहनु, हम। आलमु, खूब जानते हैं। बिमा यसिफून, उसको जो वो बयान कर रहे हैं। वकुल, और कह दीजिए। रब्बी, ऐ मेरे रब। आऊज़ु बिका, मैं तेरी पनाह चाहता हूं। मिन हमज़ात शयातीन, शैतान के वसवसों से, उकसाहटों से। व आऊज़ु बिका, और मैं तेरी पनाह चाहता हूं। रब्बी, ऐ मेरे रब। अन यहदुरूनी, कि वो हाजिर हो मेरे पास।